तिमलाई आफ्नो बनाउँछु मरेर रुदै रुन्न भने नि झर्छन् आँसु आँटे तिम्रो मेरो बिहे सम्भव छैन नभन तिमीसँग छुटिएर बाँचु लामो कति आहो तिङ्गरेर तिमलाई आफ्नो बनाउँछु मरेर रुदै रुन्न भने नि झर्छन् आँसु आँटे तिम्रो मेरो बिहे सम्भव छैन नभन तिमीसँग छुटिएर बाँचु लामो कति तिम्रो मेरो बिहे सम्भव छैन नभन तिमीसँग छुटिएर बाँचु लामो कति